तपाई अहिले सुन्दै हुनुहुन्छ नुवाकोट एफएम 106.8 मेगाहर्ज। सिर मनोकुट राखेर इतिहासलाई जोगाउँदै समुदायको आवाज बोल्दछ। तामाङ सेलो सोरठी कंकुदी मेखैचडी संस्कृति कला खोज्दछ। ग्रामीण विकासको लागि सामुदायिक रेडियो नुवाकोट एफएम 106.8 मेगाहर्ज तपाईको हर पलको साथी। नेपाली साहित्य र भाषाको उन्नयनमा उत्साहका साथ यात्रारत एउटा शब्द शिविर कार्यक्रम गजल थुंगा। गजल थुंगा ए गजल के धुन आओ, ये गजल की धुन आओ, ए गजल की धुन आओ। यादै यादमा बिताएका आँखा हेर हितैसी, यादै यादमा बिताएका आँखा हेर हितैसी, पीडामा डुबी निदाएका आँखा हेर हितैसी, यादै यादमा बिताएका आँखा हेर हितैसी, जुन हेरेर कति रोएँ मुटु छामेर राति, जुन हेरेर कति रोएँ मुटु छामेर राति, तिम्रै प्यारले रुवाएका आँखा हेर हितैसी, पीडामा डुबी निदाएका आँखा हेर हितैसी, मुना मदनको जस्तो कथा हुने छैन भन्थ्यौ, मुना मदनको जस्तो कथा हुने छैन भन्थ्यौ, त्यही कथाले बिजाएका आँखा हेर हितैसी, तिम्रै प्यारले रुवाएका आँखा हेर हितैसी, बिछुडको रापले पोल्यौ कि पोलेन तिमलाई, बिछुडको रापले पोल्यौ कि पोलेन तिमलाई, आँसुले ज्यान जलाएका आँखा हेर हितैसी, त्यही कथाले बिजाएका आँखा हेर हितैसी, यो डियन के यो डियन के यसै पागल भएकै होइन, यो डियन के यसै पागल भएकै होइन, आँसु पुछेर उभाएका आँखा हेर हितैसी, यादै यादमा बिताएका आँखा हेर हितैसी, पीडामा डुबी निदाएका आँखा हेर हितैसी। Oh। यादै यादमा बिताएका आँखा हेरैतैसी, पीडामा डुबिनिदाएका आँखा हेरैतैसी। यो गजलसँगै कार्यक्रम गजल थुङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन। ए गजल के धुन आऊ। शान्ति, विकास र न्यायको लागि संचार सामुदायिक रेडियो नुवाकोट एफएम 106.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम गजल थुङ्गा लिएर आजको यो नूतन श्रृंखलामा पनि हामी उपस्थित भइसकेका छौं। यान्त्रिक कक्षबाट मलाई सघाउँदैछन् यान्त्रिक कक्षका सखा संयोग नेपालले भने आवाजमा छु, आवाजको खेतला म डीएनके कुमार। कार्यक्रम गजल थुङ्गा तपाईँले हरेक साताको शनिबार रातको 9:15 लगभग 10 बजीसम्म सुन्दै आउनु भएको छ र यो कार्यक्रममा हामीले विभिन्न गजलहरू वाचन गर्दै आइरहेका छौं। तपाईँका गजल सुन्ने, कहिले सुनाउने, कहिले आफ्ना गजल सुनाउने, यसरी नै हामी अगाडि बढ़िरहेका छौं। र आजको श्रृंखलामा मैले पत्रमा आएका गजल, मेलमा आएका गजल र फेसबुक पेजमा आएका गजल लिएर आएको छु। आज यिनै गजललाई सुनाउनेछु। र आजको श्रृंखला अबदेखि हामीले चाहिँ तपाईँका पत्रमा आएका गजल र मेलमा आएका गजल र हाम्रो फेसबुक पेजमा आएका गजलहरू वाचन हुनेछन्। त्यसै गरी महिनाको अन्तिम साता चाहिँ हामीले तपाईँको लागि सेवा राख्नेछौँ फोन गर्ने। त्यति बेला तपाईँले टेलिफोन गरेर आफ्नो गजल सुनाउन सक्नुहुनेछ। र आजको श्रृंखलाबाट हामी यसरी अगाडि बढ्ने सुरसार कस्दैछौ। मैले आज थुप्रै गजल लिएर आएको छु, त्यसैले यो गजलको मेसो लगाउने क्रममा यति बेला मेरो हातमा एउटा गजल परेको छ। गजल यस्तो छ, अर्कैसँग घरबार भए नि प्रेमिका त मेरै हो नि, अर्कैसँग घरबार भए नि प्रेमिका त मेरै हो नि, तिम्रो बेग्लै संसार भए नि प्रेमिका त मेरै हो नि, अर्कैसँग घरबार भए नि प्रेमिका त मेरै हो नि, तिम्रो सबथोक म त थिएँ जीवनको कुनै मोडमा, तिम्रो सब थोक म त थिए जीवनको कुनै मोडमा, तिमी हिरा म अंगार भए नि प्रेमिका त मेरै हो नि, तिम्रो बेग्लै संसार भए नि प्रेमिका त मेरै हो नि, आफ्ना आफ्नै पराई आफ्नै सबै तिम्रा आफ्ना भए, आफ्ना आफ्नै पराई आफ्नै सबै तिम्रा आफ्ना भए, तिम्रा आफ्ना हजार भए नि प्रेमिका त मेरै हो नि, तिमी हिरा म अगार भए नि प्रेमिका त मेरै हो नि, जीवनसाथी अर्कै कि तिमी मनैबाट उसकी भयौ, जीवनसाथी अर्कै कि तिमी मनैबाट उसकै भयौ, गलामा उसकै हार भए नि प्रेमिका त मेरै हो नि, तिम्रा आफ्ना हजार भए नि प्रेमिका त मेरै हो नि, पत्नी भयो कसैको आमा हुनेछौ र सासु हुनेछौ, पत्नी भयो कसैको आमा हुनेछौ र सासु हुनेछौ, मायामा दुई किनार भए नि प्रेमिका त मेरै हो नि, गलामा उसकी हार भए नि प्रेमिका त मेरै हो नि, हिजो थियौ आज छौ, हिजो थियौ आज छौ भोलि पनि प्रेमिका हुनेछौ, मदेखि तिमी फरार भए नि प्रेमिका त मेरै हो नि, अर्कैसँग घरबार भए नि प्रेमिका त मेरै हो नि, तिम्रो बेग्लै संसार भए नि प्रेमिका त मेरै हो नि। अर्कैसँग घरबार भए नि प्रेमिका त मेरै हो नि, तिम्रो बेग्लै संसार भए नि प्रेमिका त मेरै हो नि, प्रेमिका त मेरै हो नि भनेर दावी गर्दै हुनुहुन्थ्यो एकजना साथी, कुमार केसी नरपानी 5 जगत अर्घाहाँसीको साथी। उहाँले गजल हाम्रो फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो गजल थुङ्गाको लागि भनेर, यो गजलको लागि आभारी रहन चाहे। म कुमार केसीको गजल पढिसके पछाडि फेरि अर्को गजल वाचन गर्दैछु। एउटा गजल प्राप्त भएको छ, रातको बेला रातका कुराहरू, साथका कुराहरू, बातका कुराहरू गर्दै हुनुहुन्छ, वाचन गरिहालौं। एकान्त ठाउँ अँधेरी होस् रातमा मजा बेग्लै हुन्छ, एकान्त ठाउँ अँधेरी होस् रातमा मजा बेग्लै हुन्छ, आउन बसौ रात काट्न साथमा मजा बेग्लै हुन्छ, एकान्त ठाउँ अँधेरी होस् रातमा मजा बेग्लै हुन्छ, कलकलाउँदो यौवन तिम्रो लठ्ठ पार्ने नजरमा, कलकलाउँदो यौवन तिम्रो लठ्ठ पार्ने नजरमा, नजर जुदाई गरेपछि बातमा मजा बेग्लै हुन्छ, आउन बसौ रात काट्न साथमा मजा बेग्लै हुन्छ। मुस्कुराउँदै आउँछौ तिमी मनको शीतल छहारीमा, मुस्कुराउँदै आउँछौ तिमी मनको शीतल छहारीमा, सँगै बस्दा समाउँदा हातमा मजा बेग्लै हुन्छ, नजर जुदाई गरेपछि बातमा मजा बेग्लै हुन्छ। उर्लिदो भेलबाडी जस्तै नथामिने कुरकुरे त्यो, उर्लिदो कुरकुरे त्यो, पन्ध्र सोह्र वर्षे भैँसको मातमा मजा बेग्लै हुन्छ, सँगै बस्दा समाउँदा हातमा मजा बेग्लै हुन्छ। जाउन यार भट्टीतिर पिएपछि व्यथा भुल्न, जाउन यार भट्टीतिर पिएपछि व्यथा भुल्न, सबै भुल्ने शराबीको जातमा मजा बेग्लै हुन्छ। एकान्त ठाउँ अँधेरी होस् रातमा मजा बेग्लै हुन्छ, आउन बसौँ रात काट्न साथमा मजा बेग्लै हुन्छ। एकान्त ठाउँ अँधेरी होस् रातमा मजा बेग्लै हुन्छ, आउन बसौँ रात काट्न साथमा मजा बेग्लै हुन्छ, मजा बेग्लै हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो लाली गुराँस नारायण श्रेष्ठ नुवाकोट छ अर्घहाँचीको साथीको। उहाँले गजल हामीलाई पोस्ट गर्नुभएको थियो, म अर्घहाँचीबाट मेलो लगाउँदै गर्दा फेरि म अलि पर सरेको छु, अर्को गजल प्राप्त भएको छ, यो गजललाई वाचन गर्दैछु। अँधेरी त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो, अँधेरी त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो, माया गरी जीवनसाथी हुन खोज्नु गल्ती थियो, अँधेरी त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो, माया गरी जीवनसाथी हुन खोज्नु गल्ती थियो, दुखेको यो भुमरीमा एक्लै पारी छोडी जाँदा, दुखेको यो भुमरीमा एक्लै पारी छोडी जाँदा, तिम्रै छौ बसी सधैँ रुन खोज्नु गल्ती थियो, माया गरी जीवनसाथी हुन खोज्नु गल्ती थियो, एक्लो जीवन बाँचेकै थिए कठाङ्रिँदै जसो तसो, एक्लो जीवन बाँचेकै थिए कठाङ्रिँदै जसो तसो, आफ्नै सम्झी सारा पीडा धुन खोज्नु गल्ती थियो, तिम्रै छौ बसी सधैँ रुन खोज्नु गल्ती थियो। कोरिएका आफ्नो भाग्य फेर्न भने घर छोडी, कोरिएका आफ्नो भाग्य फेर्न भनी घर छोडी, मरुभूमि भौतारिँदै सुन खोज्नु गल्ती थियो, आफ्नै सम्झे सारा पीडा धुन खोज्नु गल्ती थियो। मैले पुज्ने देवताको मन्दिर भत्काई गएपछि, मैले पुज्ने देवताको मन्दिर भत्काई गएपछि, तस्बिर हेरी यी हातले छुन खोज्नु गल्ती थियो, अँधेरी त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो, माया गरी जीवनसाथी हुन खोज्नु गल्ती थियो। अँधेरी त्यो अन्धकारमा जुन खोज्नु गल्ती थियो, माया गरी जीवनसाथी हुन खोज्नु गल्ती थियो, गल्ती भएका कुराहरू गजलमा उतार्दै हुनुहुन्थ्यो, कहिलेकाहीँ गल्ती हुन सक्छ। म अर्घाँचीबाट मेलो लगाउँदै चितुवनसम्म आइपुगेको छु, चितुवनको साथी विमला शर्माको गजल वाचन गरे, एकजना चिली स्रष्टा हुनुहुन्छ, निकै सुन्दर गजल, यो गजलको लागि उहाँप्रति आभारी रहन चाहे। म चितवनबाट सिन्धुली जाँदैछु, सिन्धुलीका एकजना साथीको गजल प्राप्त भएको छ। घरै घरको सहर काठमाडौँ, घरै घरको सहर काठमाडौँ, रहेछ अनौठो ठहर काठमाडौँ, घरै घरको सहर काठमाडौँ, सफा पहिले कञ्चन बागमती, सफा पहिले कञ्चन बागमती, भयो ढलको नहर काठमाडौँ, रहेछ अनौठो सहर काठमाडौँ, हुने खानेको लागि त मात्र छ यो, हुने खानेको लागि त मात्र छ यो, सधैँ जहिले जहर काठमाडौँ, भयो ढलको नहर काठमाडौँ, गाउँ छोडेर खोजीको जागिरमा, गाउँ छोडेर खोजीको जागिरमा, लागे ती युवा लहर काठमाडौँ, सधैँ जहिले जहर काठमाडौँ, थियो मनमा अति नै एकचोटि, थियो मनमा अति नै एकचोटि, घुम्न मलाई रहर काठमाडौँ, घरै घरको सहर काठमाडौँ, रहेछ अनौठो ठहर काठमाडौँ, घरै घरको सहर काठमाडौँ रहेछ अनौठो ठहर काठमाडौँ। काठमाडौँको बारेमा बयान गर्दै हुनुहुन्थ्यो, काठमाडौँ घुम्ने रहर गर्दै हुनुहुन्थ्यो। कसैलाई रहर भएको, कसैलाई जहर भएको, नहर भएको, ठहर भएको, यस्तै यस्तै काफियामा गजल लेख्दै हुनुहुन्थ्यो। हामीलाई पोस्ट गर्नुभएको थियो कृष्ण कुसुम, पुरानो जाँजा झोली चार सिन्धुलीको साथी। यो गजलको निमित्त उहाँप्रति आभारी रहन चाहे। म सिन्धुलीबाट मेसो लगाउँदै अहिले दाङतिर पुग्दैछु। म फर्किएँ फेरि पश्चिमतिर, तर उहाँ चाहिँ अहिले हाल दोहा कतारमा छु भनेर जानकारी गराउनु भएको छ। ठिकै छ, उहाँले गजल पोस्ट गर्नुभएको छ, उहाँको गजल वाचन गर्दैछु कार्यक्रम गजल थुङ्गाको यो बसाइमा। प्रिय तिमीसँग माग धेरै छ, प्रिय तिमीसँग माग धेरै छ तर मसँग अभाव धेरै छ। प्रिय तिमीसँग माग धेरै छ, कहाँ त्यसै ज्ञानी भएको हो र कहाँ म कहाँ त्यसै ज्ञानी भएको हो र ठुला ठुला मान्छेको प्रभाव धेरै छ तर मसँग अभाव धेरै छ। पिरतीमा अन्धो बनेर मर्ने, पिरतीमा अन्धो बनेर मर्ने, यहाँ यस्तै जिउँदा लास धेरै छ, ठुला ठुला मान्छेका प्रभाव धेरै छ। मेरा समस्या बगरलिता जन्मिदा, मेरा समस्या बगरलित जन्मिदा, उनको विलासीमा लगाव धेरै छ, यहाँ यस्तै जिउँदा लास धेरै छ। छैन औकात, छैन औकात यहाँसम्म पुग्ने, छैन औकात यहाँसम्म पुग्ने, उनले सजाएको ख्याप धेरै छ। प्रिय तिमीसँग माग धेरै छ तर मसँग अभाव धेरै छ। प्रिय तिमीसँग माग धेरै छ तर मसँग अभाव धेरै छ भनेर गजल लेख्नु भएको थियो आफ्ना मान्छेको अथवा आफ्नो प्रेमिकाको माग धेरै छन् तर आफूसँग के गर्नु अभाव धेरै छ, आफूसँग केही पनि छैन, यस्तै गुनासो गर्दै हुनुहुन्थ्यो गजलमा। नाम लेख्नु भएको छ तपाईँकै भाइ छोरो साथी एसपी माथोर दाङ देउखुरी हाल दोहा कतार भनेर उल्लेख गराउनु भएको छ। यो गजलको निमित्त उहाँप्रति आभारी रहन चाहे। म दाङमै बसेर एउटा गीत सुन्न मन लाग्यो, यहाँनिर एउटा सङ्गीतले पालो खोज्दैछ, त्यसपछि फेरि हामी गजल वाचन गर्नको लागि पुनः आउनेछौ। कार्यक्रम गजल थुङ्गा सुन्दै गर्नुहोला। थकित छु उदास छु मन भरि पिरहरूले खिचिएको छु स्वागत छ कार्यक्रम गजल थुङ्गामा। तपाईँ गजल थुङ्गा सुनिरहनु भएको छ नुवाकोट एफएम 106.8 मेगाहर्जबाट। त्यसै गरी इन्टरनेट अनलाइनमा www.nuwakotfm.org लगन गरेर हामीलाई सुन्दै हुनुहुन्छ। जो पछिल्लो समयमा गजल लेख्ने मान्छेहरू धेरै हुनुहुन्छ, साथीहरू धेरै हुनुहुन्छ र गजलले धेरै फड्को मारिसकेका छ। गजल कसैले बुझेर लेख्नुहुन्छ, कसैले नबुझिकन लेख्नुहुन्छ, कसैले रहरमा लेख्नुहुन्छ, कसैले बहरमा लेख्नुहुन्छ। यो लेखानीमा भर पर्छ र गजल लेख्दै जाँदा, गजल सिक्दै जाँदा गजलको सिद्धान्त र गजलको गहिराईमा बुझेर लेखेका गजलहरू पनि कहीँ कहीँ फेला परेका हुन्छन् र तपाईँ गजल लेख्दै हुनुहुन्छ, गजल सिक्दै हुनुहुन्छ भने निरन्तर गजलको विषयमा, गजलको बारेमा अध्ययन गरेर लेख्नुभयो भने सजिलो हुनसक्छ। कोही गजल दिमागले लेख्न सक्छन्, कोही गजल हृदयले लेख्न सक्छन्। गजल चाहेको बेलामा नफुर्न सक्छ, गजल जति बेला पनि फुर्न सक्छ। गजलको नियममा रहेर गजल लेख्नुभयो भने गजल निकै सुन्दर हुन्छ, वाचन गर्न पनि त्यति सजिलो हुन्छ, हामीलाई यस्तो लाग्छ। ठिकै छ, म दाङबाट फर्किएँ, आएँ म यहीँ नुवाकोट। एकजना साथी हुनुहुन्छ, कुमारी एक नुवाकोटको साथी, उहाँले गजल पोस्ट गर्नुभएको छ। उहाँले मलाई चेतावनी दिएका छन् भनेर भन्नुभएको छ। सुनौ उहाँको चेतावनी कस्तो छ। हिजो मलाई मार्छु भनी चेतावनी दिएका छन्, हिजो मलाई मार्छु भनी चेतावनी दिएका छन्, म हिँड्ने बाट मार्छु भनी चेतावनी दिएका छन्, हिजो मलाई मार्छु भनी चेतावनी दिएका छन्, म हिँड्ने बाट बार्छु भनी चेतावनी दिएका छन्। अराजक मानिसहरू देशमा बढ्दै गए आज, अराजक मानिसहरू देशमा बढ्दै गए आज, सात समुद्र तार्छु भन्ने तार्छु भनी चेतावनी दिएका छन्, म हिँड्ने बाटा बार्छु भनी चेतावनी दिएका छन्। डराउँदै हिँड्नुपर्छ हो अचेल यो राजधानीमा, डराउँदै हिँड्नुपर्छ हो अचेल यो राजधानीमा, फुनै गरेर काट्छु भनी चेतावनी दिएका छन्, सात समुद्र तार्छु भनी चेतावनी दिएका छन्। यसपालिको चुनावमा हामीले हार्यौं भने, यसपालिको चुनावमा हामीले हार्यौं यदि भने, गाउँ बस्ती निखार्छु भनी चेतावनी दिएका छन्, फोन गरेरै काट्छु भनी चेतावनी दिएका छन्। डर तरासमै आजकल दिन कटाउँछु आँसुले, डर तरासमै आजकल दिन कटाउँछ आँसुले, झुप्रो घर बिगार्छु भनी चेतावनी दिएका छन्, हिजो मलाई मार्छु भनी चेतावनी दिएका छन्, म हिँड्ने बाटा बार्छु भनी चेतावनी दिएका छन्। गजल वाचन गरेको थिएँ। यो गजल थियो घनश्याम मुडवारी एकल यात्री आँसु भनेर नाम लेख्नुभएको छ, कुमारी एक नुवाकोटको स्रष्टाको यो गजल वाचन गरेर सुनाए। कार्यक्रम गजल थुङ्गा सुनिरहनु भएको छ। यति बेला गजल म पढ्दैछु, जे होस् गजल प्राप्त भएको छ, यो गजल पनि उठाउन चाहे। ऊ गएको छ ठूलो पीर दिएर, ऊ गएको छ ठूलो पीर दिएर, विश्वासमा धोका आखिर दिएर, ऊ गएको छ ठूल ठूलो पीर दिएर, भौतारिएको दिललाई सान्त्वना, भौतारिएको दिललाई सान्त्वनामा केवल मनमुटु नभएको तस्बिर दिएर, विश्वासमा धोका आखिर दिएर, ईश्वर पनि रमिता हेरिरहेछ, ईश्वर पनि रमिता हेरिरहेछ। खुटु सिक्का जस्तै तकदिर दिएर, मनमुटु नभएको तस्बिर दिएर, ऊ आफै बदलियो केही समयपछि, ऊ आफै बदलियो केही समयपछि। खुट्टाहरूमा पहिरो र भिर दिएर, खुटो सिक्का जस्तै तकदिर दिएर, पाउनेले पाउँछन् यहाँ पाउँदैनन् मुटु, पाउनेले पाउँछन् यहाँ पाउँदैनन् मुटु। पठाउँछु सिँगै शरीर दिएर, खुट्टाहरूमा पहिरो र भिर दिएर, प्रभातको सयर साँझको सफर, प्रभातको सयर साँझको सफर, यादहरूमा मन्द समीर दिएर, पठाउँछु सिँगै शरीर दिएर। हेर सरकारले विकास गर्दैछ देशमा, हेर सरकारले विकास गर्दैछ देशमा, कडालीमा चुलो बनाउने जागिर दिएर, यादहरूमा मन्द समीर दिएर, ऊ गएको छ ठुलो पीर दिएर, विश्वासमा धोका आखिर दिएर। हेर सरकारले विकास गर्दैछ देशमा, हेर सरकारले विकास गर्दैछ देशमा, कडालीमा चुलो बनाउने जागिर दिएर। एन्जिला भट्टराई हुनुहुन्छ, एकजना चिली स्रष्टा, उहाँले गजल पोस्ट गर्नुभएको थियो, यो गजलको निमित्त उहाँप्रति आभारी रहन चाहे कार्यक्रम गजल थुङ्गाको यो बसाइबाट। उहाँको गजल सँगसँगै म देशका विभिन्न जिल्लाहरूमा घुमिरहेको छु, यही मेही फिल्डबाट घुमिरहेको छु। घुम्ने क्रममा म यति बेला बागलुङ पुगेको छु। दुनियाँ बदलिन्छ भन्छन् परिवर्तनबाट, दुनियाँ बदलिन्छ भन्छन् परिवर्तनबाट, आश्वासन बाँडिन्छ विभिन्न संगठनबाट, दुनियाँ बदलिन्छ भन्छन् परिवर्तनबाट, जनताहरू अझैसम्म पानी, जनताहरू अझैसम्म पनि आक्रोशित छन्, जनताहरू अझैसम्म पनि आक्रोशित छन्, पहिलो संविधान सभाको विघटनबाट, आश्वासन बाँडिन्छ विभिन्न संगठनबाट, हामी नयाँ नेपाल बनाउँछौँ भन्दै हिँडिरहेछौँ, हामी नयाँ नेपाल बनाउँछौँ भन्दै हिँडिरहेछौँ, केही हुन सक्दैन अब तिम्रो भाषणबाट, पहिलो संविधान सभाको विघटनबाट। आफन्तहरूसँग बडो होसियार हुनुपर्छ, आफन्तहरूसँग बडो होसियार हुनुपर्छ, बरु सुरक्षित भइएला ती दुश्मनबाट, केही हुन सक्दैन अब तिम्रो भाषणबाट, पहिलो संविधान सभाको विघटनबाट, आश्वासन बाँडिन्छ विभिन्न संगठनबाट, दुनियाँ बदलिन्छ भन्छन् परिवर्तनबाट। उहाँको गजल वाचन गरे मैले। उहाँ हुनुहुन्थ्यो विष्णु गौतम मल्म चार बागलुङको साथी, उहाँले निकै सुन्दर गजल लेख्नुभयो। आफन्तहरूसँग बडो होसियार हुनुपर्दछ, आफन्तहरूसँग बडो होसियार हुनुपर्छ, बरु सुरक्षित भइएला ती दुश्मनबाट। बडो गजबको गजल मैले वाचन गरेँ। कार्यक्रम गजल थुङ्गा सुनिरहनु भएको छ। जे होस् म गजल वाचन गरिरहेको छु, अब केही गजलहरू बाँकी छन्, यी गजल पढिसके पछाडि आजको कार्यक्रमबाट बिदा हुनुपर्छ। मैले आज अरू कुरा नगरिकन गजल वाचन गरेर सकाउने काम गरिरहेको छु। यो मेलो र मेसोलाई अझै निखार्दै र तिखार्दै लैजाने क्रममा म फेरि नुवाकोटमै फर्किएको छु। एकजना स्रष्टा हुनुहुन्छ, गजल यस्तो छ, सलाम छ भन्नुभएको छ। सत्य कुरा झुटो मान्नेलाई सलाम छ, सत्य कुरा झुटो मान्नेलाई सलाम छ, मलाई पागल ठान्नेलाई सलाम छ, सत्य कुरा झुटो मान्नेलाई सलाम छ, तिमीलाई माया गर्दिन कसम भन्दै, तिमीलाई माया गर्दिन कसम भन्दै, नजर बाणले हान्नेलाई सलाम छ, मलाई पागल ठान्नेलाई सलाम छ, दुनियाँले देख्ला कि भनेर, दुनियाँले देख्ला कि भनेर डराउँदै, दुनियाँले देख्ला कि भनेर डराउँदै, एकान्तमा नजिक तान्नेलाई सलाम छ, नजर बाणले हान्नेलाई सलाम छ, मैले कुनै पल छाडी अन्त जान्छ भने, मैले कुनै पल छाडी अन्त जान्छ भने, सिधै अङ्गालोमा बाँध्नेलाई सलाम छ, सत्य कुरा झुटो मान्नेलाई सलाम छ, मलाई पागल ठान्नेलाई सलाम छ। बडो गजबसँग सलाम ठोक्नु भयो। एकजना श्रष्टा हुनुहुन्छ, साथी हुनुहुन्छ, नेपाली डेबिट ढकाल खाने गाउँ पाँच ढिकुरे नुवाकोटको साथी। यो गजलको निमित्त उहाँप्रति पनि आभारी रहन चाहे। उहाँले पेजमा पोस्ट गर्नुभएको थियो, म यही नुवाकोटको सेरोफेरोमा रमाउने क्रममा छु, म ढिकुरेबाट फेरि चार घरेतिर हाम फाल्दैछु। ढलेपछि क्षितिजमा प्रहर अँध्यारो भयो, ढलेपछि क्षितिजमा प्रहर अँध्यारो भयो, गाउँभरि परदेशीको खबर अँध्यारो भयो, ढलेपछि क्षितिजमा प्रहर अँध्यारो भयो, आमा बुबा परिवारमा सँगै रमाउने, आमा बुबा परिवारमा सँगै रमाउने, ढल्यो शरीर बन्यौलास रहर अँध्यारो भयो, गाउँभरि परदेशीको खबर अँध्यारो भयो, बाकसमा आएको छ टुक्रा टुक्रा आत्मा मेरो, बाकसमा आएको छ टुक्रा टुक्रा आत्मा मेरो, कसरी जिउँछु प्यारी सहर अँध्यारो भो, ढल्यो शरीर बन्यो लाज रहर अँध्यारो भो, न साथ नै दिन न सुनका थोइलाहरू, न साथ नै दिन न सुनका थोइलाहरू, सँगै बाँच्ने मर्ने पनि ठहर अँध्यारो भो, कसरी जिउँछु प्यारी सहर अँध्यारो भो, अस्तु उड्यो आकाशमा छोडे मलामीले, अस्तु उड्यो आकाशमा छोडे मलामीले, मुटुभरि कोलाहाल बगर अँध्यारो भो, मुटुभरि कोलाहाल बगर अँध्यारो भो, ढलेपछि क्षितिजमा प्रहर अँध्यारो भो, गाउँभरि परदेशीको खबर अँध्यारो भो। मैले गजल वाचन गरेको थिएँ, नुवाकोटकै चेली स्रष्टा हुनुहुन्छ, उहाँको नाम हो सुमित्रा पौडेल सुमी, नुवाकोट चार घरेको साथी। उहाँले गजल लेख्नुभयो, निकै सुन्दर गजल छ, र यो गजल लेख्दा यो बिचमा कमा दिनुभयो भने यहाँनिर गएर रोकिने भन्ने कुराहरू पनि थाहा हुन्छ। यद्यपि मैले चाहिँ यो गजल अहिले नै सर पढेको थिएँ, प्राय गजल मैले भर्खरै हेर्दै पढ्दै गरेको थिएँ। ठिकै छ, यो साथको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको व्यवसायबाट। अब बिदा हुनुपर्छ, कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्य अनुरागी मनहरू, गजल मनहरू सबै सबैलाई धन्यवाद दिन चाहन्छु। अनि गजल पोस्ट गर्नुहुने, मेल गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, र इन्टरनेट अनलाइनमा सुन्नुहुने तपाईँ सम्पूर्ण गजल मनहरूमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई यान्त्रिक कक्षीबाट सघाए यान्त्रिक कक्षीका सखा संयोग नेपाललाई पनि धन्यवाद दिन चाहन्छु। आजको यो श्रृङ्खलाबाट एउटा गजल वाचन गर्दै अर्को सातासम्मको लागि आवाजको खेताला म डिएनके कुमार बिदा हुनुपर्छ। जे होस्, यो कार्यक्रम तपाईँले डाउनलोड गरेर सुन्न चाहनुहुन्छ भने साइबर सङ्गम .net गएर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ, त्यहाँ सबै रेकर्डेड प्रोग्रामहरू छन्। यसको वेबसाइट हो www.cybersangam.net, र यसको एडमिन हुनुहुन्छ वासुदेव कुमार आरोही, उहाँप्रति पनि आभारी रहन चाहन्छु, यो गजल थुङ्गालाई त्यो स्थानमा सजाउनु भएको छ र सबैलाई सुन्नको लागि पुर्याउनु भएको छ, यसको लागि आभारी रहेँ। र आजको यो कार्यक्रमबाट म एउटा आफ्नै गजल वाचन गर्दै बिदा हुन्छु। सुरुमा पनि आफ्नै पढेको थिएँ र अहिले पनि आफ्नै पढ्दैछ। ठिकै छ, आवाजको हेतला डिएनके कुमार कार्यक्रम गजल थुङ्गाको यो मेफिलबाट, यो बसैबाट किनारा लाग्दैछ। मान्छे खेल्छन् फुटबल मेरो जिन्दगीमाथि, मान्छे खेल्छन् फुटबल मेरो जिन्दगीमाथि, कुल्ची गर्छन् हलचल मेरो जिन्दगीमाथि, मान्छे खेल्छन् फुटबल मेरो जिन्दगीमाथि, मेरो कथा विषय बनाउँछन् गजलकार, मेरो कथा विषय बनाउँछन् गजलकार, र सुनाउँछन् गजल मेरो जिन्दगीमाथि, कुल्ची गर्छन् हलचल मेरो जिन्दगीमाथि, कति भेटिन्छन् जीवनमा साथ दिने मलाई, कति भेटिन्छन् जीवनमा साथ दिने मलाई, मायाको गर्छन् नक्कल मेरो जिन्दगीमाथि, र सुनाउँछन् गजल मेरो जिन्दगीमाथि, म पीडा भुलाउन पिउने गर्छु मेरा साथी, म पीडा भुलाउन पिउने गर्छु मेरा साथी, हुन्छ मदिराको बोतल मेरो जिन्दगीमाथि, मायाको गर्छन् नक्कल मेरो जिन्दगीमाथि, कोही आफ्नो बनाएर घर सजाउने भन्छु, कोही आफ्नो बनाएर घर सजाउने भन्छु, सधैँ भाग्यले गर्छ छल मेरो जिन्दगीमाथि, मान्छेले खेल्छन् फुटबल मेरो जिन्दगीमाथि, कुल्ची गर्छन् हलचल मेरो जिन्दगीमाथि, मान्छेले खेल्छन् फुटबल मेरो जिन्दगीमाथि। हस नमस्कार सूरज बात लाग्ने डारा न बोलाउ त तिम्रो पेटको पाप लाग्ने डारा न बोलाउ त तिम्रो पेटको पाप लाग्ने डारा बोलाउ भने तिमीलाई बात लाग्ने डारा न बोलाउ त तिम्रो पेटको पाप लाग्ने डारा बोलाउ त तिम्रो पेटको पाप लाग्ने डारा सबै माया बोलाउ भने तिमी